بسم الله الرحمن الرحيم. 13 لائنوں والا قرآن مجید صفحہ نمبر 74 70 اور 4 74 صفحہ نمبر 74 چوتھی لائن پارہ نمبر 3 وہ نمبر 12 سورہ آل عمران آغاز آیت نمبر 33 30 اور 3 33 أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله اصطفى آدم ونوحا وآل إبراهيم وآل عمران على العالمين ذرية بعضها من بعض والله سميع عليم إذ قالت امرأة عمران رب إني نذرت لك ما في بطني محررا فتقبل مني إنك أنت السميع العليم فلما وضعتها قالت رب إني وضعتها أنثى والله أعلم بما وضعت وليس الذكر كالأنثى وإني سميتها مريم وإني أعيذها بك وذريتها من الشيطان الرجيم. صدق الله العظيم. أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی، من الشیطان الرجیم نہایت مردود شیطان سے. بسم اللہ اللہ کے نام کے ساتھ، الرحمن جو بے حد مہربان ہے، الرحیم نہایت رحم والا ہے. اس سے پہلے اللہ تبارک و تعالی نے اپنی توحید بیان فرمائی اور یہ بات بھی ارشاد فرمائی کہ ایمان کا تقاضا، اللہ سے محبت کا تقاضا کیا ہے، کہ اللہ کے دین کے دشمنوں سے تعلق اور دوستی نہیں ہونی چاہیے. یہ بات گزارش کی گئی تھی کہ تعلق کی چار صورتیں ہیں. پہلی صورت ہے موالات، دل قلبی دوستی، دل کی دوستی. تو ایمان کا تقاضا کیا ہے؟ والذین آمنوا اشد حبا للہ، کہ وہ لوگ جو ایمان لے وہ اللہ کی محبت میں انتہائی سخت ہیں، وہ اللہ سے محبت رکھتے ہیں. ایمان کا تقاضا ہے اللہ سے محبت، اور اللہ سے محبت رکھنے والا دین اسلام کے دشمن کو دوست نہیں بنا سکتا. تو قلبی دوستی کا، دل کی دوستی کا تو سوال ہی نہیں پیدا ہوتا. دوسری صورت وہ ہے مدارات کی. مدارات یہ ہے کہ ظاہری لحاظ سے، ظاہری طور پر اچھے اخلاق کا مظاہرہ کیا جائے. تو اس نیت کے ساتھ ان کے ساتھ اچھا برتاؤ کیا جائے کہ تاکہ ان کو دین کی دعوت دیں اور دین کی طرف ان کو مائل کریں. تیسری صورت ہے جس کو مواسات کہتے ہیں. مواسات کے معنی ہمدردی کے ہیں. اگر ایسا کافر ہے کہ جو دین اسلام کی مخالفت نہیں کرتا، کسی کے آلے کار بھی نہیں اور حربی بھی نہیں، اس کے ساتھ لڑائی بھی نہیں چل رہی دینی لڑائی، تو پھر اس صورت میں اس کو اگر ضرورت ہے اور غریب ہے تو اس کے ساتھ ہمدردی کی جائے گی، اور وہاں بھی یہی نیت ہوگی کہ اس طرح سے اس کو دین اسلام میں داخل کیا جائے. چوتھی صورت ہے وہ ہے مداہنت کی، کہ دوستی اس انداز کی ہو جس کے اندر دین کی کمزوری ظاہر ہو، تو اس کو اختیار نہیں کیا جائے گا. تو ہمیں کہ ایمان کا تقاضا کیا ہے؟ کہ اللہ سے محبت ہو، اور اللہ کی محبت کی وجہ سے محبت ہو، کہ جس سے محبت ہو اس وجہ سے محبت ہو کہ یہ اللہ سے نسبت رکھتا ہے. اللہ کے نبی اور رسول سے محبت اللہ کی وجہ سے، اللہ کے نیک بندوں سے محبت اللہ کی وجہ سے، تو لہذا محبت کی بنیاد اللہ تبارک و تعالیٰ کی محبت ہے۔ تو اللہ کی محبت کا تقاضا ہے کہ کس سے محبت کی جائے، جن کا تعلق اللہ کے ساتھ ہے ان سے محبت کی جائے۔ فرمایا کہ اس محبت کا صرف دعویٰ نہیں بلکہ اس محبت کا ثبوت بھی فراہم کرنا ضروری ہے۔ اور محبت کا ثبوت کیا ہے؟ کہ نبی پاک صلی اللہ علیہ وسلم کی اطاعت اور اتباع، یہ لازم ہے کہ نبی علیہ الصلوۃ والسلام کی اتباع کریں گے۔ نبی پاک صلی اللہ علیہ وسلم کی اتباع کیسے ہوگی؟ کہ اتباع کہتے ہیں کسی کو دیکھ کر اس کے مطابق عمل کرنا۔ اب جو لوگ نبی علیہ السلام کے دور میں موجود تھے وہ تو حضرت کو دیکھ رہے تھے، اس کے مطابق انہوں نے عمل کیا۔ میں اور آپ تو نبی علیہ السلام کو نہیں دیکھ رہے، جب نہیں دیکھ رہے تو ہم اتباع کس طریقے سے کریں گے؟ اس کا حل بھی خود قرآن مجید میں اللہ تبارک و تعالیٰ نے بیان فرما دیا کہ اللہ تعالیٰ نے یہ بیان فرما دیا کہ والذین اتبعوہم بإحسان والسابقون الاولون من المہاجرین والانصار والذین اتبعوہم بإحسان۔ فرمایا کہ دیکھو کہ اتباع کریں کس کی؟ حضرات صحابہ کرام رضی اللہ عنہم کی، جو نبی علیہ السلام کی اتباع میں کامل تھے۔ اب صحابہ کرام رضی اللہ عنہم کو بھی میں نے نہیں دیکھا، صحابہ کرام رضی اللہ عنہم کو جب میں نے نہیں دیکھا تو پھر میں کیسے اتباع کروں؟ تو اس کا حل بھی قرآن مجید میں اللہ نے فرما دیا کہ سبیل المؤمنین، کہ جس نے یتبع غیر سبیل المؤمنین نولیہ ما تولا ونصلیہ جہنم۔ فرمایا کہ مومنین کا طریقہ اختیار کرو، مومنین کا راستہ اختیار کرو۔ سبیل کہتے ہیں چلتا ہوا راستہ، کہ وہ طریقہ کہ جو حضرات صحابہ کرام رضی اللہ عنہم سے چلتا ہوا آ رہا ہے، اس راستے سے اپنے آپ کو وابستہ کرو، آج خود راستہ تلاش نہ کرو، جو راستہ چلتا ہوا آ رہا ہے اس سے اپنے آپ کو وابستہ کرو۔ اگر راستے ایک سے زیادہ چلتے ہوئے آ رہے ہوں تو ایک راستے سے اپنے آپ کو وابستہ کرو، یہ نہیں کہ کچھ اس راستے پہ کچھ اس راستے پہ چلو، ایسا نہ کرو، ایک ہی راستے سے وابستہ ہو جاؤ۔ اور صحابہ کرام سے چلتے ہوئے راستے جو اس وقت دنیا کے اندر موجود ہیں وہ چار راستے ہیں، حنفیت ہے، مالکیت ہے، شافعیت ہے اور حنبلیت ہے۔ ان چار کے سوا کوئی راستہ ایسا نہیں اس بار جو صحابہ کرام رضی اللہ عنہم سے چلتا ہوا آ رہا ہو، تو ان میں سے کسی ایک سے وابستگی ضروری ہوگی۔ تو ایک سے وابستہ ہوں گے تو نبی علیہ الصلوۃ والسلام کی اتباع کا تقاضا پورا ہوگا۔ اس کے بعد اللہ تبارک و تعالی نے یہ دو آیتیں جو اس سے پہلے بیان ہوئی ہیں کہ جس میں یہ فرمایا کہ اللہ سے محبت جو رکھتا ہے تو اس کو چاہیے کہ وہ نبی علیہ السلام کی اتباع کرے، اس آیت میں اور اس کی اگلی آیت میں، ان دو آیتوں میں آپ غور فرمائیں تو آپ دیکھیں گے کہ ایک میں خوشخبری کی کیفیت ہے اور ایک میں گرفت کی کیفیت ہے۔ تو ایمان کے اندر بنیادی باتیں دو، ہمارے شیخ اللہ پہ کروڑوں رحمتیں نازل فرمائے امام اعظم رحمۃ اللہ علیہ نے فرمایا کہ ایمان کیا ہے؟ ایمان امید اور خوف کے امتزاج کا نام ہے۔ قرآن مجید کی ان دو آیتوں میں یہ امتزاج کی کیفیت سامنے آ رہی ہے۔ پہلی آیت کے اندر یہ بات بیان فرمائی کہ واللہ غفور الرحیم، اللہ بہت بخشنے والا ہے، نہایت رحمت والا ہے، تو یہ ہے امید۔ اور اس کے بعد فرمایا کہ فإن اللہ لا يحب الكافرین، کہ اللہ تعالیٰ کافروں کو پسند نہیں کرتا، یہ ہے عذاب، یہ ہے خوف۔ تو ایمان کیا ہے؟ ایمان ہے امید اور خوف کے امتزاج کا نام، کہ اللہ کی رحمت کی امید بھی ہو اور اللہ کے عذاب کا خوف بھی ہو، اس کو ایمان کہتے ہیں۔ اس کے بعد اللہ تبارک و تعالیٰ نے نبوت کا سلسلہ بیان فرمایا کہ یہ توحید کی دعوت دینے والے کون ہیں، توحید کہاں سے ملے گی، اللہ کس بات سے راضی ہے کس بات سے ناراض ہے، یہ معلوم کرنا چاہتے ہو تو کہاں سے معلوم کرو گے؟ یہ انبیاء کرام علیہ السلام سے معلوم کرو گے۔ انبیاء کرام علیہ السلام کے سلسلے میں سب سے آخر میں نبی پاک سے سم تشریف لائے، فرمایا کہ یہ سلسلہ آدم علیہ السلام سے چل رہا ہے، پہلے انسان سے چل رہا ہے۔ جب پہلے انسان سے چل رہا ہے تو انبیاء کرام علیہ السلام کی اتباع کرو گے۔ انبیاء کرام علیہ السلام کی اتباع کہ جس دور کے اندر جو نبی موجود ہے اس نبی کی اتباع کرو گے۔ اب پہلے انبیاء کرام علیہ الصلوۃ والسلام کی شریعتیں منسوخ ہو گئیں، اب کون تشریف لائے؟ نبی پاک صلی اللہ علیہ وسلم تشریف لائے، تو اب قیامت تک جو اتباع ہوگی وہ نبی پاک صلی اللہ علیہ وسلم کی ہوگی۔ یہ بات گزارش کی گئی تھی کہ فتبعونی کے اندر نبی علیہ الصلوۃ والسلام کی نبوت کا اظہار ہے، نبی علیہ الصلوۃ والسلام کی بشریت کا اظہار ہے، نبی پاک صلی اللہ علیہ وسلم کی ختم نبوت کا اظہار ہے، نبی پاک صلی اللہ علیہ وسلم کی حدیث کے حجت ہونے کا اظہار ہے۔ تو یہ ساری باتیں اس کے اندر بیان فرمائی گئی اور یہ اس نظریے کی نفی کی گئی ہے جو نظریہ وحدت ادیان ہے، کہ توحید اور آخرت پر ایمان کافی ہے، نبی علیہ السلام پر ایمان ضروری نہیں۔ یہاں یہ بات بیان فرما دی کہ نبی علیہ السلام پر ایمان کے بغیر نہ توحید کا ایمان قبول ہوگا نہ آخرت کا ایمان قبول ہوگا۔ تو اللہ تبارک و تعالی نے اس مقام پر عیسائیوں کی جو ہے اصلاح فرمائی ہے، اور یہ بات اس سے پہلے گزارش کی گئی تھی کہ ان آیات کا نزول نبی علیہ الصلوۃ والسلام پر جو ہوا ہے اس کا شان نزول کیا ہے، کہ نجران کا یہ عیسائی وقت حضرت کی خدمت میں حاضر ہوا ہے، نبی علیہ السلام سے جو گفتگو ہوئی ہے، تو نبی پاک صلی اللہ علیہ وسلم نے جو دلائل بیان فرمائے اللہ تبارک و تعالی نے ان کو قرآنی آیات کی شکل میں نازل فرمایا ہے۔ اب یہ عیسائیوں کا نظریہ دیے کہ حضرت عیسیٰ علیہ نبی جین علیہ الصلوۃ والسلام نعوذ باللہ من ذالک اللہ ہیں یا اللہ کے بیٹے ہیں یا تین خداؤں میں سے ایک ہیں، تو اللہ تبارک و تعالی نے اس کی نفی فرما دی یہاں کہ عیسیٰ علیہ نبی جین علیہ الصلوۃ والسلام مخلوق ہیں اور مخلوق معبود نہیں ہو سکتے۔ حضرت عیسیٰ علیہ نبی جین علیہ الصلوۃ والسلام ایک عورت سے پیدا ہوئے ہیں، عیسیٰ علیہ السلام جو عورت سے پیدا ہوئے تو یہ عورت بھی پیدا ہوئی ہے، تو مریم رضی اللہ عنہا کو جو تین میں سے ایک مانتے ہیں ان کی نفی بھی یہاں فرما دی کہ حضرت مریم رضی اللہ عنہا بھی مخلوق ہیں، وہ بھی پیدا ہوئی ہیں، ایسے پیدا ہوئی ہیں جیسے دوسرے انسان پیدا ہوتے ہیں، تو اس بات کا یہاں پر ذکر فرمایا، اور اس بات کا ذکر فرمایا کہ جیسے دیگر انبیاء کرام علیہ الصلوۃ والسلام اللہ تبارک و تعالیٰ کے چنے ہوئے ہیں، مخلوق ہیں، خالق نہیں، خالق کا حصہ نہیں، جز نہیں، اسی طرح عیسیٰ علیہ نبی جین علیہ الصلوۃ والسلام بھی مخلوق ہیں، اس بات کو واضح فرمایا۔ اور اس کے بعد آگے تردید فرمائی ہے یہودیوں کے نظریے کی، یہودیوں کے نظریے کی تردید یہ ہے کہ یہودیوں کا نظریہ کیا ہے کہ حضرت عیسیٰ علیہ نبی جین علیہ الصلوۃ والسلام ناجائز اولاد ہیں، تو اللہ تبارک و تعالی نے اس کی نفی بھی فرما دی، اور عیسائیوں کے بارے میں اور یہودیوں کے جو نظریات عیسیٰ علیہ السلام کے بارے میں ان کی نفی بھی فرما دی۔ یہاں یہ بات واضح فرما دی کہ عیسیٰ علیہ نبی جین علیہ الصلوۃ والسلام نہ تو معبود ہیں اور نہ معبود کا جز ہیں، وہ مخلوق ہیں اور اللہ کی عبادت کرنے والے ہیں، اور ان کی والدہ بھی اللہ کی مخلوق ہے اور وہ بھی اللہ کی عبادت کرنے والی ہے، تو اس بات کو اللہ تبارک و تعالی نے بیان فرمایا۔ فرمایا کہ ان اللہ، یقین اللہ تعالی نے اصطفا چن لیا آدم، آدم علیہ السلام کو، کہ اللہ نے پہلے انسان آدم علیہ الصلوۃ والسلام سے نبوت کا آغاز فرمایا، تو آدم علیہ السلام کو اللہ نے نبوت کے لیے چنا، اور قرآن مجید کے اندر یہ بات موجود ہے، جب اللہ تعالی نے حضرت آدم علیہ السلام کو زمین پر اتارا تو یہ بات یہ ارشاد فرمائی کہ آپ اپنی اولاد کو یہ نصیحت فرما دینا، یہ پیغام پہنچا دینا کہ جو میرے حکم کی تعمیل کرے گا وہ واپس جنت میں آئے گا، اور جو میرے حکم کی نافرمانی کرے گا اس کا انجام جہنم ہے اور جہنم میں ہمیشہ رہے گا۔ تو حضرت آدم علیہ نبی جین علیہ الصلوۃ والسلام پیغام کے ساتھ زمین پر تشریف لائے، اور جس پر پیغام نازل ہو اس کو نبی کہتے ہیں، پیغام نازل ہو اور پیغام آگے منتقل کرے تو اس کو نبی کہتے ہیں، تو اس لیے پہلے انسان حضرت آدم علیہ السلام پہلے نبی ہیں۔ فرمایا کہ آدم علیہ السلام کو چنا، اور اس کے بعد پھر نوحاً اور نوح علیہ السلام کو چنا، درمیان میں اور نبی بھی تشریف لائے، لیکن حضرت نوح علیہ نبی جین علیہ الصلوۃ والسلام سے نسل دوبارہ چلی ہے، حضرت آدم علیہ نبی جین علیہ الصلوۃ والسلام سے جو انسانی نسل چلی نوح علیہ الصلوۃ والسلام کے دور میں تو تقریباً چند ایک کو چھوڑ کر باقی سارے کے سارے کافر ہو گئے، تو اللہ تبارک و تعالیٰ کا عذاب آیا، اس عذاب کے بعد اب جو نسل آگے چلی ہے وہ نوح علیہ الصلوۃ والسلام کی چلی ہے، تو اس لیے حضرت نوح علیہ نبی جین علیہ الصلوۃ والسلام کو آدم ثانی کہا جاتا ہے، کہ ان سے نسل چلی، کہ ان کے چار بیٹے تھے، ان میں سے ایک بیٹا ایمان نہیں لایا، وہ غرق ہوا ہے ہلاک ہونے والوں کے ساتھ، تین بیٹے حام، سام اور یابس، یہ تین ایمان لائے، یہ حضرت نوح علیہ الصلوۃ والسلام کشتی میں سوار تھے، और ईमान वाले भी कश्ती पर सवार थे, 80 से ज्यादा अफराद ये थे, लेकिन नस्ल जो आगे चली है वो हजरत नूह अलैहिस्सलाम के बेटों से चली है। तो यहाँ अल्लाह ताला ने नूह अलैहिस्सलाम का जिक्र फरमाया और आगे फरमाया वा आल इब्राहिम, इब्राहिम अलैहिस्सलाम की आल। तो इब्राहिम अला नबीन अलैहिस्सलाम का जिक्र फरमाने की बजाय उनकी आल का जिक्र फरमाया। इसके अंदर जो इशारा है वो क्या है कि इब्राहिम अलैहिस्सलाम तो अल्लाह के नबी थे ही थे, हज़रत इब्राहिम अलैहिस्सलाम के बाद आगे जो नबूवत का सिलसिला चला है वो इब्राहिम अलैहिस्सलाम की औलाद में चला है। हज़रत इब्राहिम अला नबीन अलैहिस्सलाम के बेटों में दो बेटे हज़रत इस्माईल अलैहिस्सलाम और हज़रत इसहाक अलैहिस्सलाम नबी हुए। जब ये दोनों बेटे इब्राहिम अलैहिस्सलाम के नबी हुए उसके बाद फिर आगे इसहाक अलैहिस्सलाम के बेटे, उनके पोते हज़रत याकूब अलैहिस्सलाम और यूसुफ अलैहिस्सलाम ये नबी हुए। उसके बाद ये नबूवत का सिलसिला चलता रहा। यह नबूवत का सिलसिला इस खानदान में चला है, कहाँ तक चला है? हज़रत ईसा अलैहिस्सलाम तक ये सिलसिला चला है। और हज़रत इस्माईल अला नबीन अलैहिस्सलाम के बाद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए। इस पूरे सिलसिले में सिर्फ एक ही नबी तशरीफ लाए इस्माईल अलैहिस्सलाम के बाद, वो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम। तो आला इब्राहिम का लफ्ज इस्तेमाल फरमाया तो इब्राहिम अलैहिस्सलाम की औलाद के अंदर यह नबूवत का सिलसिला चला। फरमाया व आला इमरान और इमरान की आल। तो इमरान से दो इमरान जो हैं वो हमारे सामने हैं। एक हज़रत मूसा अला नबीन अलैहिस्सलाम के वालिद हैं, उनका नाम भी इमरान था। उनके दो बेटे नबी हुए, मूसा अलैहिस्सलाम और हारून अलैहिस्सलाम। और दूसरे इमरान ये हज़रत ईसा अलैहिस्सलाम के नाना हैं। इस जगह हज़रत ईसा अलैहिस्सलाम के नाना मुराद हैं। अगर हज़रत मूसा अलैहिस्सलाम के वालिद मुराद हों तो भी बाद मुफस्सरीन ने यह मुराद लिया है, वो भी लिया जा सकता है, क्योंकि आगे मुस्तकिल जो है वो हज़रत ईसा अलैहिस्सलाम का जिक्र आ रहा है। तो लिहाजा इस मुनासिबत की वजह से यहाँ इमरान से मुराद ईसा अलैहिस्सलाम के नाना भी हो सकते हैं और इमरान से मुराद हज़रत मूसा अलैहिस्सलाम के वालिद भी हो सकते हैं। तो फरमाया कि इसके बाद आले इमरान और इमरान की आल को अल्लाह ने चुना। तो ईसा अलैहिस्सलाम के नाना हैं, तो यहाँ ये बात वाजी हो गई कि ईसा अलैहिस्सलाम का जो सिलसिला नसब है वो ददियाल से नहीं, क्योंकि उनका वालिद नहीं, उनका सिलसिला नसब उनके ननिहाल से है। तो यहाँ से ईसा अला नबीन अलैहिस्सलाम के नजायज़ औलाद होने की नफ़ी हो गई कि अल्लाह की कुदरत का इजहार है कि अल्लाह तबारक व तआला ने अपनी कुदरत से हज़रत ईसा अलैहिस्सलाम को बग़ैर वालिद के पैदा फरमाया। तो फरमाया कि अलल आलमीन के मखलूक़ात पर कि अल्लाह ने चुना आदम अलैहिस्सलाम को, नूह अलैहिस्सलाम को, इब्राहिम अलैहिस्सलाम की आल को और इमरान की आल को, अलल आलमीन मखलूक़ात पर। ये दोनों इमरान जो हज़रत मूसा अलैहिस्सलाम के वालिद थे वो भी ईमान वाले थे और नेक आदमी थे, और हज़रत ईसा अलैहिस्सलाम के जो नाना इमरान हैं वो भी नेक आदमी थे, और ये बैतुल मक़दिस के इमाम थे, बैतुल मक़दिस के ज़िम्मेदार थे। ये बात बयान फरमा के अल्लाह ताला ने फरमाया कि ये सारे जिनका हमने जिक्र किया है ज़ुर्रियतम बादुहा मिन बाद, औलाद हैं इनमें से बाज की, एक दूसरे की औलाद हैं। जब एक दूसरे की औलाद हैं तो इससे मालूम हुआ कि औलाद मखलूक हो सकती है, औलाद जो है माबूद नहीं हो सकती। तो ये सारे मोहताज हैं किस चीज़ के? विलादत के मोहताज हैं। जब विलादत के मोहताज हैं, माँ बाप के मोहताज हैं, और अल्लाह तबारक व तआला के कुदरत के मोहताज हैं। जो मोहताज हो वह हाजत रवा मुश्किल कुशा नहीं हो सकता। हाजत रवा मुश्किल कुशा वही होगा कि जो किसी का मोहताज ना हो। तो हमें वल्लाहु और अल्लाह ताला समीउन निहायत सुनने वाला है, आलीमुन निहायत जानने वाला है कि अल्लाह तबारक व तआला ही जानता है कि किसको नबूवत अता की जाए और किसको किस तरीके से पैदा की जाए और किसको किस तरीके से पैदा किया जाए और किसको किससे पैदा किया जाए, ये बात अल्लाह जानता है। तो अल्लाह तबारक व तआला समीउन निहायत सुनने वाले हैं। इब्राहिम अलैहिस्सलाम ने दुआ की कि अल्लाह मुझे बेटा अता फरमा जो दीन के मामले में मेरी मुआमलत करे। अल्लाह ने इब्राहिम अलैहिस्सलाम की दुआ को सुना। हज़रत आदम अला नबीन अलैहिस्सलाम ने दुआ फरमाई, हज़रत नूह अला नबीन अलैहिस्सलाम ने दुआ फरमाई। इन दुआओं को किसने सुना? अल्लाह ने सुना। अल्लाह ने इन दुआओं को पूरा फरमाया। ये अल्लाह से इल्तिजा करने वाले थे, इख्तियार रखने वाले नहीं थे। अलीमुन निहायत जानने वाला है कि किस दुआ को किस तरीके से पूरा करना है। तो ये अल्लाह तबारक व तआला जानते हैं, वो अपनी हिकमतों को खुद जानता है। और अल्लाह तबारक वताला की ना कोई मुआवनत करने वाला ना कोई मुदाखलत करने वाला, ये अल्लाह का निज़ाम हिकमत है। ये बयान फरमा के अब अल्लाह तबारक वताला बयान फरमा रहे हैं हज़रत ईसा अलैहिस्सलाम की विलादत का पस मंज़र बयान फरमा रहे हैं। फरमाया इस क़ालत इमरातु इमराना, यहाँ इमरान से मुराद हज़रत ईसा अलैहिस्सलाम के नाना हैं यकीनी तौर पर। फरमाया जब इमरान की बीवी ने कहा रब्बी ए मेरे रब, इमरान की बीवी इनका नाम है हन्ना बिनत फाकूज़ा, इनके वालिद का नाम फाकूज़ा है, फे अलिफ काफ दो नुक्ते वाला वाव ज़ाल अलिफ फाकूज़ा, तो इनका नाम है हन्ना। तो हन्ना बिनत फाकूज़ा ये इमरान रज़ी अल्लाहु अन्हु की बीवी हैं। इन्होंने दुआ की, दुआ यह की कि इनका बेटा, मौरखी ने लिखा है कि एक बेटा इनका था जिसका नाम हारून था, वो जवानी में इंतकाल कर गया, जवानी में इंतकाल कर गया, तो इन्होंने मन्नत मानी कि अल्लाह और बेटा अता फरमा कि मेरा ये शोहर जो इमरान रज़ी अल्लाह अन्हु हैं कि इनके इंतकाल के बाद ये बैतुल मक़दस की खिदमत हमारे ख़ानदान में रहनी चाहिए, तो अल्लाह मुझे बेटा अता फरमा ताकि वह अपने बाप का जानशीन बने और तेरे दीन का काम करे। तो इन्होंने ये दुआ की, और दुआ की ये दुआ इस तरह से की कि रब्बी ए मेरे रब इन्नी नज़र तो लाका, यकीनन मैं मन्नत मानती हूँ तेरे लिए, माफ़ी बतनी, पेट में बच्चे के आसार हो गए, हमल हो गया, तो अब उन्होंने ये दुआ की कि ए मेरे रब के मैं मन्नत मानती हूँ तेरे लिए, माफ़ी बतनी जो मेरे पेट में है, मुहर्ररन ये आज़ाद किया हुआ, मैं इसको अपने घर के काम में नहीं लगाऊंगी, घर के काम से इसको आज़ाद करूंगी, इसको दुनिया के बिखेरों में नहीं फंसने दूंगी, इसको खालिसतन तेरी इबादत के लिए मखसूस करूंगी, फतकब्बल मिन्नी बस तू कबूल फरमा मेरी तरफ से कि मुझे बेटा अता फरमा कि अल्लाह ये बेटा तेरे दीन का काम करेगा। इन्नका यकीनन तू अंता तू, तो ये का और अंत दो दफ़ा आया है, तो इसके अंदर ताकीद है, इन्नका अंत यकीनन तू ही, तेरे सिवा कोई नहीं हो सकता, इन्नका अंत समीउल अलीम, यकीनन तू ही है निहायत सुनने वाला निहायत जानने वाला, तू ही जानता है कि ये बेटा है और ये बेटा कैसा होगा, तो अल्लाह तू दुआओं को सुनने वाला है, अल्लाह तू इस बेटे को अपने दीन की खिदमत करने वाला बना दे। फरमाया कि उन्होंने दुआ मांगी, इस दुआ के बाद ये बच्चा पैदा हुआ। फरमाया फलम्मा पस जब वज़ातहा उसने जना, फलम्मा वज़ातहा जब उसने जना इसको, अब यहाँ हा जो है ये मुज़क्कर की बजाय मुअन्नस की ज़मीर है, तो जब जना है तो बेटा नहीं ये बेटी। कालत उसने कहा रब्बी ए मेरे रब इन्नी वज़ातुहा यकीनन मैंने जना है इसको उनसा लड़की, कि अल्लाह मैंने तो बेटा मांगा था, ये बेटे की बजाय जो है ये बेटी पैदा हो गई है, तो अब मैं क्या करूँ। उस ज़माने के अंदर जो रिवायत थी वो ये थी कि लड़कों को खिदमत के लिए कबूल किया जाता था, लड़कियों को खिदमत के लिए कबूल नहीं किया जाता था, तो ये मरियम रज़ी अल्लाह अन्हा पहली खातून हैं जिन पहली लड़की हैं जिनको दीन की खिदमत के लिए कबूल किया गया, तो इससे पहले ये रिवायत थी। तो हमें भी ये लड़की है, मैंने लड़की जनी है, तो अल्लाह इसको कैसे वक्फ करूँ। इसका जवाब दरमियान में अल्लाह तबारक व तआला ने फरमाया वल्लाह और अल्लाह ताला आलमो सबसे ज़्यादा जानने वाला है बीमा वजात कि उसने क्या जना, ये अल्लाह को मालूम है कि ये लड़की किस मकाम की इस फजीलत की लड़की है। फरमाया वलई सजा करो और नहीं है बेटा कल उन सा बेटी की तरह से कि जिस बेटे को ये मांग रही थी वो बेटा इस लड़की के मकाम तक नहीं पहुँच सकता था, इस लड़की को हमने इतनी बड़ी फजीलत अता फरमाई कि पूरी दुनिया के अंदर इंसानों के अंदर उसको एक इम्तियाज दिया कि शोहर के बगैर उससे हमने बच्चा जना, तो अल्लाह तबारक व तआला ने अपनी कुदरत का इजहार फरमाया इतनी बड़ी फजीलत वाली कि पूरी इंसानियत के अंदर एक मिसाल, और ये इम्तियाज अल्लाह ने इस बच्ची को अता फरमाया, तो इस बच्ची की फजीलत इसकी अजमत कितनी। फरमाया कि वह इन्नी समई तुहा, ये बात अल्लाह के दरमियान में आ गई, तो इसके बाद फिर दोबारा अल्लाह ताला ने इमरान की बीवी के अल्फाज बयान फरमाए, तो अल्लाह तबारक व ताला के जो नबी उस वक्त मौजूद थे हज़रत ज़करिया अलैहिस्सलाम उनके ज़रिए से वही आ गई कि अल्लाह ने तेरी बेटी को कबूल किया है, यही बेटी दीन की खिदमत करेगी, इसको तुम वक्फ कर दे। ये अब इसके बाद उन्होंने दुआ की व इन्नी समई तो हा मरियम, और यकीनन मैंने इसका नाम मरियम रखा, कि मरियम उनकी जबान में इबादत करने वाली को कहते हैं, तो मरियम इबादत करने वाली है, माबूद नहीं। फरमाया उसकी वालदा ने उसका नाम मरियम रखा उसके जन्ने के बाद। जब उसको जन्ने के बाद उसका नाम मरियम रखा, तो एक तो ये बात कि उसकी विलादत हुई, जिसकी विलादत हुई वो माबूद नहीं हो सकता, और दूसरी बात यह है कि वालिदा ने नाम उसका मरियम रखा, इबादत करने वाली नाम रखा, इबादत की हुई उसका नाम नहीं रखा, तो मरियम उसका नाम रखा उसने। हुआ इन्नी और मैं ईजुहा पनाह में देती हूँ इसको, बीका तेरी वजुर्रियतहा और इसकी औलाद को, मीना शैतानुर्रजीम नहायत मर्दूद शैतान से, कि अल्लाह इसको भी शैतान की असरात से बचा, अल्लाह इसकी जो औलाद हो उसको भी शैतान की असरात से बचा। तो शैतान के असर से बचा ये दुआ की, जब दुआ की तो इसके मानी है कि शैतान असर अंदाज हो सकता है, जब असर अंदाज जिस पे शैतान हो जाए वो माबूद नहीं हो सकता, मामूब वो है जिस पे शैतान असर अंदाज नहीं हो सकता। तो हजरत मरियम रज़ियल्लाहु अन्हा की वालिदा ने ये दुआ की। अब ये दुआ की नबी अलैहिस्सलाम ने फरमाया जब बच्चा पैदा होता है तो शैतान उसको छूता है, यही वजह है कि जब बच्चा पैदा होता है तो पैदा होने के बाद वो रोता है, तो ये शैतान के छूने की वजह से रोता है। इसलिए फरमाया जब बच्चा पैदा हो तो उसके कान में अजान दो ताकि वो अपने रब का नाम सुने, कि जिस वक्त दुनिया के अंदर आता है तो वो सबक उसको याद होता है, अहद अलस्त वाला सबक। अब शैतान ने जब छुआ तो उस बात पर वो रो रहा है, अपनी बेबसी का इजहार कर रहा है। अब उसके कान में अजान दोगे ताकि उसके कान में आवाज़ पहुंचे, किसकी, अल्लाह की आवाज़ पहुंचे और अहद अलस्त की याद दहानी उसको हो जाए। अब यहाँ एक बात जो काबिल गौर है कि जहाँ वाव हो वहाँ तरतीब ज़रूरी नहीं, इसको जहन में रखेंगे, इसके हवाले से आगे बहुत से मसाइल आएंगे। अब ये दुआ की गई जब बच्चा पैदा होता है शैतान छूता है, और यहाँ दुआ का जिक्र बाद में किया गया है। वह इन्नी समय तो हा मरियमा और मैंने इसका नाम रखा है मरियम। वह इन्नी ओइजुहा अब पैदा हो गई, पैदा होने के बाद कह रहे हैं, वालिदा कह रही है कि मैं इसको अल्लाह तेरी पनाह में देती हूँ। तो उन्होंने पैदा होते ही कहा है कि अभी शैतान ने नहीं छुआ, उससे पहले उन्होंने, जैसे बच्ची पैदा हुई तो उन्होंने फौरी तौर पर यह कहा कि ये बच्ची है, मैं इसको कैसे जो है वो वक्फ करूंगी, और साथ ये कहा कि अल्लाह मैं इसको तेरी पनाह में देती हूँ। तो शैतान के छूने से पहले उन्होंने उस बच्ची को पनाह में दिया। और फिर ये बात भी काबिल गौर है कि वह इन्नी समय तो हा मरियम, कि सातवें दिन नाम जो रखना है ये मुस्तहब है, तो क्या उससे पहले नाम नहीं रखा जा सकता। यहाँ से ये बात मालूम हुई कि विलादत के बाद भी फौरी तौर पे भी नाम रखा जा सकता है, तो नाम का सात दिन तक इंतज़ार करना ज़रूरी नहीं, कि नाम उस वक्त भी रखा जा सकता है। आखिरी जो है वो ये है कि ज़्यादा से ज़्यादा अगर ताखीर हो जाए, कोई वजह मजबूरी हो जाए, तो भी सातवें दिन नाम रख लेना चाहिए, और सातवें दिन अकीका भी होगा और लड़का है तो उसका ख़त्म भी सातवें दिन तक हो जाना चाहिए। लेकिन अगर किसी मजबूरी की वजह से नहीं हो सकता तो बाद में भी किया जा सकता है। तो यहाँ इससे एक मसला ये मालूम हुआ। अब यहाँ एक मसला और मालूम हो रहा है कि वो मसला क्या है, कि यहाँ बाज़ लोगों ने एक दलील बयान की है कि जनाब हदीस जो है वो काबिले कबूल नहीं, कि नबी अलैहिस्सलाम ने फरमाया कि जब बच्चा पैदा होता है तो शैतान उसको छूता है, लेकिन मरियम रज़ी अल्लाहु अन्हा और उनके बेटे ईसा अलैहिस्सलाम को शैतान ने नहीं छुआ। तो सवाल किया गया कि हज़रत क्या आपको शैतान ने छुआ? हज़रत फरमाया कि जी हाँ मुझे शैतान ने छुआ है। तो कहा गया कि ये हदीस काबिल कबूल नहीं, क्योंकि नबी अलैहिस्सलाम का मकाम तो बहुत ऊंचा है। जब शैतान ने मरियम रज़ियल्लाहु अन्हा को नहीं छुआ और शैतान ने हज़रत ईसा अलैहिस्सलाम को नहीं छुआ, तो फिर नबी अलैहिस्सलाम को उसने कैसे छुआ? तो ये जो नबी अलैहिस्सलाम की बेअदबी है अगर ये माना जाए कि नबी अलैहिस्सलाम को शैतान ने छुआ, तो लिहाजा ये बेअदबी है। जब यह बेअदबी है तो इसलिए उस हदीस को हम कबूल नहीं करेंगे जिससे बेअदबी होती है। तो यह हदीस के इनकार की एक दलील बयान की है कि यह हदीस कबूल नहीं, ऐसे जिन अहदीस को कबूल करने से इनकार किया है उसकी कोई ना कोई इस तरह से वजह बयान की है। यहाँ एक बात मैं गुजारिश कर दूँ, तो एक सेमिनार में था, वहाँ तो ये सवाल हुआ, तो अल्लाह ने जो जवाब दिलवाया वो जवाब मैं यहाँ अर्ज कर रहा हूँ। मैंने कहा कि शैतान ने हज़रत मरियम रज़ी अल्लाह अन्हा को नहीं छुआ, ईसा अलैहिस्सलाम को नहीं छुआ और उसकी वजह से वो शैतान के असरात से पाक हैं, शैतान के असरात मुंतकिल नहीं हुए क्योंकि शैतान ने छुआ नहीं। जिसको शैतान ने नहीं छुआ और वो शैतान के असरात से पाक हैं, वो इतनी फजीलत वाले हैं। और नबी अलैहिस्सलाम को शैतान ने छुआ लेकिन असरात मुंतकिल नहीं हुए, तो फजीलत किसकी ज़्यादा होगी कि नबी अलैहिस्सलाम को शैतान ने छुआ लेकिन शैतान के असरात मुंतकिल नहीं हुए, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की दिफाई कुव्वत ज़्यादा है इसके मुकाबले में जिनको शैतान ने नहीं छुआ। तो इनकी फजीलत अपने मकाम पर, लेकिन नबी अलैहिस्सलाम की अफजलियत इस हदीस से भी साबित हो रही है, इसलिए इस हदीस का इनकार नहीं किया जाएगा। यह हदीस टकरा नहीं रही बल्कि नबी अलैहिस्सलाम की अजमत और फजीलत को ज़ाहिर कर रही है, इसलिए इस हदीस का इनकार नहीं होगा, इस हदीस को कबूल किया जाएगा। अब अल्लाह तबारक व तआला ने मरियम रज़ियल्लाहु अन्हा की कबूलियत का जिक्र फरमाया और इस हवाले से चंद बातें आगे आ रही हैं कि जिसमें हज़रत ज़करिया अलैहिस्सलाम की दुआ है कि मांगना किससे है, अम्बिया अलैहिस्सलाम अल्लाह ताला के मांगते हैं कि अल्लाह से मांगने वाले हैं और अम्बिया अलैहिस्सलाम ही अल्लाह के मांगे हुए हैं कि अम्बिया किराम अलैहिस्सलाम अल्लाह से मांगे हुए हैं और अम्बिया किराम से अल्लाह से मांगने वाले हैं। तो जो मांगने वाला हो, जो मांगा हुआ हो, तो हाजत रवा मुश्किल कुशा नहीं हो सकता, वही होगा कि जिससे मांगा जाए। इस बात को आगे अल्लाह ने बयान फरमाया, इसके इंशाअल्लाह कल गुफ्तगू होगी। अल्लाह मुझे भी आपको भी सही फहम सही अमल की तौफीक अता फरमाए। الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد النبي الأمي وعلى آله وصحبه كما تحب وترضى عدد لما تحب وترضى يا حي يا قيوم برحمتك نستغيث اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من غضبك والنار اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات إنك أنت العفو الكريم إنك أنت الغفور الرحيم اللهم اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين اللهم اغفر وارحم وأنت خير الراحمين اللهم أيد أمير المؤمنين والمجاهدين اللهم انصرهم ولا تنصر عليهم اللهم ثبت أقدامهم اللهم ربنا نجنا من القوم الظالمين اللهم اغفر وارحم وأنت خير الراحمين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا حلالا طيبا واسعا وسيعا كثيرا نافعا في الدنيا والآخرة وشفاء من كل داء اللهم لا شافي إلا أنت يا شافي الأمراض فاشفنا من كل داء اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات كما تقبلت صحاب النبي صلى الله عليه وسلم اللهم نور قلوبنا بالإيمان كما نورت قلوبهم وألف بين قلوبنا كما ألفت بين قلوبهم وارزقنا اتباعهم بإحسان وأدخلنا معهم في جنات الفردوس برحمتك يا أرحم الراحمين وتقبل منا إنك أنت السميع العليم فتب علينا إنك أنت التواب الرحيم اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذ منه نبيك محمد صلى الله عليه وسلم أنت المستعان وعليك البلاغ ولا حول ولا قوة إلا بالله العلي العظيم صلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين آمين آمين آمين برحمتك يا أرحم الراحمين.